युवकी श्रीमती र छोरीलाई नियन्त्रणमा लिएको छ। हत्या लगत्तै विपक्षी सोसलिस्ट पार्टी लगायत अरू दलले शोक व्यक्त गर्दै स्पेनमा गर्न लागेको चुनावको अभियान पनि रद्द गरेका छन्। र इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटको पहिलो खेलमा अहिले केही बेरपछि चेन्नई सुपर किङ्स र राजस्थान रोयल्स बीच प्रतिस्पर्धा हुँदैछ। खेलमा राजस्थानले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। लिगको दोस्रो स्थानमा रहेको चेन्नई र तेस्रो स्थानमा रहेको राजस्थान बीच प्रतिस्पर्धा हुन लागेको हो। अहिलेसम्म 9 खेल खेलेको चेन्नईको 14 अङ्क छ भने समान खेल खेलेको राजस्थानको 12 अङ्क छ। त्यस्तै बेलुका सुबा 8 बजेपछि हुने दोस्रो खेलमा 7 स्थानमा रहेको रोयल च्यालेन्ज र बेङ्गलोर र पुच्छारमा रहेको दिल्ली डेयर डेभिल्स बीच प्रतिस्पर्धा हुनेछ। हवस् त अपरान्न 4 बजेको अर्पण खबर सकियो। सुजिता हमाल बिदा भए, नमस्कार। यस अर्पण खबरको साथमा।